نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمة آیت نمبر 163 سے. انا بے شک ہم نے، اوحینا وحی کی ہم نے، الیکا آپ کی طرف، کما جیسا کہ، اوحینا وحی کی ہم نے، الی نوح طرف نوح علیہ السلام کے، والنبیین اور نبیوں کے، من بعده اس کے بعد، وَأَوْحَيْنَا اور وحی کی ہم نے، إِلَى إِبْرَاهِيمَ طرف ابراہیم علیہ السلام کے، وَإِسْمَائِيلَ اور اسماعیل علیہ السلام کے، وَإِسْحَاقَ اور اسحاق علیہ السلام کے، وَيَعْقُوبَ اور یعقوب علیہ السلام کے، وَالْأَسْبَاطِ اور اولاد یعقوب، وَعِیسَى اور عیسیٰ علیہ السلام کے، وَأَيُّوبَ اور ایوب علیہ السلام کے، وَيُونُسَ اور یونس علیہ السلام کے، وَهَارُونَ اور ہارون علیہ السلام کے، وَسُلَيْمَانَ اور سلیمان علیہ السلام کے، وَآتَيْنَا اور دی ہم نے، دَاوُودَ داؤد علیہ السلام کو، زَبُورَ زبور، وَرُسُلًا اور کئی رسول، قَدْ قَصَصْنَاهُمْ عَلَيْكَ تحقیق ذکر کیا ہم نے ان کا، علیکا آپ پر، من قبل اس سے پہلے، ورسولن اور کچھ رسول، لم نقصصہم علیکا نہیں ہم نے ذکر کیا ان کا آپ پر، وکلم اللہ اور کلام کیا اللہ نے، موسیٰ علیہ السلام سے، تکلیما کلام کرنا، رسولن یہ رسول ہیں، مبشرین خوشخبری دینے والے، ومنذرین اور ڈرانے والے، لِاللہ تاکہ نہ، یکونا ہو، للناس لوگوں کے لیے، علی اللہ اللہ پر، حجتن کوئی حجت، بعد الرسل رسولوں کے بعد، وکان اللہ اور ہے اللہ تعالی، عزیزن حکیما زبردست حکمت والا، لیکن اللہ لیکن اللہ، یشہد گواہی دیتا ہے، بما ساتھ اس کے جو، انزلا اس نے اتارا، الیکا آپ کی طرف، انزلہ اس نے اتارا اس کو، بعلمہ اپنے علم کے ساتھ، والملائکۃ اور فرشتے، یشہدون گواہی دیتے ہیں، وکفا اور کافی ہے، باللہ اللہ، شہیدا گواہ، ان الذین کفروا بے شک وہ لوگ جنہوں نے کفر کیا، وصدوا और रोका अन सबील अल्लाह अल्लाह के रास्ते से, फदल्लू तहकीक वो भटक गए गुमराह हो गए, दलालम बईदा गुमराही दूर की, इन्नल्लज़ीना कफरू बेशक वो लोग जिन्होंने कुफर किया, वजलमू और जुल्म किया, लम यकुनिल्ला नहीं है अल्लाह, लियग़फिरा लहुम के बख्श दे उनको, वला और ना, लियहदिया हम के हिदायत दे उनको, तरीका रास्ते की, इल्ला मगर, तरीका रास्ता, जहन्नमा जहन्नम का, खालिदीना हमेशा रहने वाले हैं, फीहा उसमें, अबदा हमेशा हमेशा, वकाना और है जाले का ये बात, अल्लाह ही अल्लाह पर, यसीरा आसान, या अय्युहन्नासु ऐ लोगो, अज्जाअकुम तहकीक आया तुम्हारे पास, अर्रसूलु रसूल बिलहक्की हक के साथ, मिर रब्बिकुम तुम्हारे रब की तरफ से, फआमिनू पस ईमान लाओ, खैरल लकुम अच्छा है तुम्हारे लिए, व इन तकफुरू और अगर तुम कुफर करोगे, फ इन्ना तो बेशक, लिल्लाही अल्लाह के लिए है, मा फिस समावाती जो आसमानों में है, वल अर्दी और जमीन में, वकान अल्लाहू और है अल्लाह ताला, अलीमन हकीमा इल्म वाला हिकमत वाला, या अहलल किताबी ए अहले किताब, ला तहलू ना गुलूव करो, फी दीनकुम अपने दीन में, वला तकूलू और ना तुम कहो, अल्लाह ही अल्लाह पर, इल्लल हक मगर हक, इन्नमल मसीहु बेशक मसीह, ईसा इब्न मरियमा ईसा इब्न मरियम, रसूलुल्लाह अल्लाह के रसूल हैं, व कलिमतुहु उसका कलमा, अल्काहा जो डाला उसने उसको, इला मरियमा मरियम की तरफ, व रूहुन और एक रूह थी, मिन्हू उसकी तरफ से, फ आमिनू बस ईमान लाओ, बिल्लाही अल्लाह पर, व रसूल ही और उसके रसूलों पर, वला तकूलू और ना तुम कहो, सलासतुन के तीन हैं, इंतहू रुक जाओ, खैरल लकुम अच्छा है तुम्हारे लिए, इन्नमा बेशक, अल्लाहु अल्लाह ताला इलाहु वाहिद एक इला है, सुबहानहू पाक है वो, अय्यकूना कि हो, लहू वलद उसके लिए कोई बेटा, लहू उसी के लिए है, मा फिस समावाती जो आसमानों में है, व मा फिल अर्द और जो जमीन में है, वकफा और काफी है, बिल्लाही अल्लाह वकीला कारसाज, लन यस्तनकिफा نہیں سمجھتے المسیح مسیح علیہ السلام ان یکونا کہ ہوں عبدن بندے للہ اللہ کے ولل ملائکہ اور نہ فرشتے المقربون مقرب قریبی ومن اور جو کوئی یستنکف آر سمجھے گا بیزار ہوگا ان عبادتی ہی اس کی عبادت سے ویستکبر اور تکبر کرے گا فسیحشرہم پس ان قریب وہ جمع کرے گا ان کو الیہی اپنی طرف جمیعا سب کو فاما الذین تو لیکن وہ لوگ آمنو جو ایمان لائے وعمل الصالحات اور انہوں نے عمل کیے اچھے فیوفیہم پس وہ پورے دے گا ان کو اجورہم ان کے اجر ویزیدہم اور زیادہ دے گا ان کو من فضلہ اپنے فضل سے وَأَمَّا الَّذِينَ اور لیکن وہ لوگ استنکفوا جو بیزار ہوئے واستکبروا اور انہوں نے تکبر کیا فَيُعَذِّبُهُمْ تو وہ عذاب دے گا ان کو عذابًا عذاب علیما المناک ولا یجدونا اور نہ وہ پائیں گے لہم اپنے لیے من دون اللہ اللہ کے سوا ولیًا کوئی دوست ولا نصیرا اور نہ مددگار یا ایہا الناس اے لوگو قد جاءکم تحقیق آ چکی تمہارے پاس برہان دلیل حجت من ربکم تمہارے رب کی طرف سے وانزلنا اور نازل کیا ہم نے الیکم تمہاری طرف نورم مبینا روشن نور نور واضح کرنے والا یعنی راہ دکھانے والا فاما الذین تو لیکن وہ لوگ آمنوا باللہ جو ایمان لائے اللہ پر واعتصموا بہ اور انہوں نے مضبوط پکڑ لیا اس کو فسیدخلہم پس ان قریب داخل کرے گا ان کو فی رحمتن رحمت میں منہ اپنی طرف سے وفضلن اور فضل میں ویہدیہم اور رہنمائی کرے گا ان کی الیہ اپنی طرف صراط مستقیما صراط مستقیم کے یستفتونک فتویٰ مانگتے ہیں آپ سے قل اللہ کہہ دیجئے کہ اللہ تعالی یفتیکم فتویٰ دیتا ہے تم کو فی الکلالہ کلالہ کے بارے میں ان امرؤن اگر کوئی شخص ہلاکا فوت ہو جائے لیس لہو ولد نہیں اس کا کوئی بچہ ولہو اختن اور اس کی ایک بہن ہے فلہا تو اس بہن کے لیے ہے نصف آدھا ما ترک جو وہ چھوڑ جائے بہوا اور وہ خود یرثھا اس بہن کا وارث ہوگا اِلَّمْ يَكُنْ अगर नहीं हुआ लहा उस बहन का, वलदुन कोई बच्चा, फइन कानता, फिर अगर वो दोनों हो, इस्नतैन दो, कानता दो लड़कियां दो बहनें, फलहुमा तो उन दोनों के लिए है, अस्सुदुसानि दो तिहाई, टू थर्ड, मिम्मा तरक उसमें से जो उसने छोड़ा, व इनकानु और अगर हों वो, इखवतन कई भाई बहन, रिजालन मर्द, व निसाआ और औरतें, फलिज्जा करे तो मर्द के लिए, मिसलु मानिंद हज़्ज़ुल उन्सयैन, हिस्सा है दो औरतों का, युबय्यिनुल्लाहु बयान करता है अल्लाह, लकुम तुम्हारे लिए, अंतदिल्लू के भटक न जाओ, वल्लाहु और अल्लाह, बिकुल्लि शैइन हर चीज को, अलीमुन जानने वाला है।